यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090 रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि मोबाइल 9845146174। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको अपराह 4 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, चितवन राष्ट्रिय निकुञ्ज भित्रका हात्तीसारहरूमा आजबाट साङ्गलो मुक्त हात्तीसार बनाउने अभियान शुरू भएको छ। आज बागमारा पोस्टबाट कृष्ण प्रसाद नामको हात्तीलाई साङ्गलो मुक्त गरिएको हो। एलिफन्ट एण्ड इन्टरनेशनलले विश्वमा नै पहिलो पटक नेपालको चितवन जिल्लामा हात्तीलाई साङ्गलो मुक्त बनाउने अभियान थालेको हो। निकुञ्जले जेठ मसान्तसम्ममा 13 हात्तीसारमा 33 हात्तीलाई साङ्गलो मुक्त बनाउन लागि जनाएको छ। हात्तीलाई सुरक्षित र मानवीय व्यवहारमा घुलमिल गराउन यसले सहयोग गर्दछ। हात्तीलाई साङ्गलोमा बाँधेर राख्ने चलन रहेको छ। यसले गर्दा हात्तीलाई मानसिक रूपमा असर पर्ने गरेको विज्ञहरूको भनाइ छ। अहिले भने निकुञ्जले एलिफन्ट एण्ड इन्टरनेशनलको आर्थिक सहयोगमा 21 वर्ग मिटर क्षेत्रफलमा विद्युतीय तारबार गरी हात्तीलाई खुला रूपमा छोडिएको छ। यसै वर्षको पुष मसान्तसम्ममा साङ्गलो मुक्त हात्तीसार बनाउने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमल जङ कुँवरले जानकारी दिनुभयो। नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले परिवर्तनको एउटा शक्तिलाई पाखा लगाएर अघि बढ्न खोजे देश फेरि द्वन्द्वमा फस्ने चेतावनी दिनुभएको छ। वैद्यले जनताको ठूलो त्याग र बलिदानपछि पनि सत्तापक्षले देशलाई पुरानै र मनोमानी ढंगले अगाडि बढ़ाउन खोजेको आरोप लगाउनुभयो। हित प्रसाद उपाध्याय, जुनु माया सुवेदी साहित्य प्रतिष्ठानले राजधानीको संवाद डबलीमा आज आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, यो संविधान सभाले जनताको पक्षमा संविधान बनाउने छैन, जनतालाई जन अध्ययारोतिर धकेल्न खोजिँदैछ। यसका विरूद्ध सबै परिवर्तनकारी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बेला भएको छ। वैद्यले कम्युनिष्ट पार्टीहरू रूपान्तरण नभएसम्म समाज र संस्कार संस्कृति रूपान्तरण हुन नसक्ने बताउनुभयो। एकीकृत नेकपा माओवादीका नेता टोप बहादुर राईमाझीले दोस्रो संविधान सभाको निर्वाचनमा पार्टी खुम्चिए पनि आफूहरूको एजेण्डाहरूले नहारेको बताउनु भएको छ। चुनाव सानो भयो भनेर रोएर बस्ने अवस्था नभएको भन्दै परिवर्तनबाट आएका उपलब्धिहरूलाई नयाँ बन्ने संविधानमा लेखाउन आफूहरू लागि परेको दावी समेत गर्नुभयो। आज नवलप्रासीको बर्दघाटमा पार्टीको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता राईमाझीले अहिले कंग्रेस एमाले स्थानीय निकायको निर्वाचनको कुरा गरेर संविधान निर्माण गर्ने कार्यलाई ओझेलमा पार्न खोजेको आरोप लगाउनुभयो। चीन सरकारको अनुदान सहयोगमा एउटा जहाज नेपाल आइपुगेको छ। MA-60 विमान आज दिउँसो त्रिवनन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल वायु सेवा निगमले जनाएको छ। निगमका प्रवक्ता रामहरि शर्माका अनुसार 56 सीट क्षमताको विमान आन्तरिक उडानमा प्रयोग हुनेछ। वैशाख 27 गतेदेखि व्यावसायिक उडान शुरू गर्ने विमानले शुरूमा धनगढ़ी, भैरहवा, विराटनगर र झापाको भद्रपुरमा उडान भर्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो। भारतीय योग गुरु रामदेवलाई लखनऊ प्रशासनले चुनावी सभा तथा योग शिविर गर्न प्रतिबन्ध लगाएको छ। कंग्रेस नेता राहुल गान्धीलाई लक्षित गरिदिएको वक्तव्यका कारण विवादमा तानेका भारतीय जनता पार्टी समर्थित योग गुरु रामदेवलाई आगामी मे 16 तारीकसम्म चुनाव र योग शिविर गर्न प्रशासनले प्रतिबन्ध लगाएको हो। गत शुक्रबार योग गुरु रामदेवले राहुल गान्धी दलितको घरमा गएर हनीमुन र पिकनिक मनाउने भएको बताएका थिए। गुरु रामदेवको अभिव्यक्तिले दलित समुदायको अपमान भएको भन्दै उहाँ विरूद्ध प्रहरीमा 2 उजुरी समेत परेको छ।